नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदमा रहेको गतिरोध अन्त्य गर्ने विषयमा राजनैतिक परामर्श गर्नुहुने भएको छ। कंग्रेस सभापति समेत रहनुभएका कोइरालाले आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गर्नुभएको हो, तर समय भने अझै तय भइसकेको छैन। हिजोबाट शुरू भएको संसद बैठक प्रतिपक्षीले अवरोध गरेपछि भोलिसम्मलाई स्थगित भएको थियो। प्रतिपक्षी दल एकीकृत माओवादीले संविधान सभा गठन हुँदा भएको 4 बुँदे सहमति कार्यान्वयन गर्न सरकार उदासीन भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको हो। एकीकृत माओवादी अध्यक्षसँग छलफल गर्न पूर्व प्रधानमन्त्री कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी गर्नुभएको छ। आन्तरिक गृह कार्यका लागि भन्दै 2 दिनका लागि स्थगित भएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिस डाँडामा मध्याह बस्ने बैठकमा नेताहरूको कार्यविभाजनको टुङ्गो लाग्ने एक नेताले जानकारी दिनुभयो। बैठकमा पोलिट ब्युरो, स्थायी समिति तथा पदाधिकारी चयनको निर्वाचन बहिष्कार गरेका सदस्यहरूको मागका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघिको बैठकमा असन्तुष्टि पक्षले आफूहरूको मागलाई समेट्नुपर्ने अध्ययन राखेपछि गृह कार्यका लागि भन्दै बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। एकीकृत माओवादी निर्वाचन वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले बहिष्कार गरेका थिए भने केही केन्द्रीय सदस्यहरूले निर्वाचन प्रक्रियामा सहभागी नहुने अझान राखेका थिए। नेपाल बार एसोसिएसनको आयोजनामा भइरहेको विशेष संवैधानिक सम्मेलन आज सकिँदैछ। 3 दिनसम्मको छलफलको निष्कर्ष संविधान सभालाई बुझाउँदै सम्मेलन सकिने बारका उपाध्यक्ष टिक्काराम भट्टराईले जानकारी दिनुभयो। सम्मेलनमा न्यायपालिका, शासकीय स्वरूप, राज्यको पुनर्संरचना, निर्वाचन प्रणाली र नागरिकताका विषयमा पनि 29 वटा कार्यपत्रमाथि छलफल भएको छ। कानून व्यवसायको छलफलको अधिकांश समय नयाँ संविधानमा कस्तो न्यायपालिका हुने भन्ने विषयमा केन्द्रित भएको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो। धेरै कानून व्यवसायले नयाँ संविधानमा छुट्टै संवैधानिक अदालतको व्यवस्था हुनुपर्ने, न्याय परिषदको संरचना परिवर्तन गर्नुपर्ने र संसदीय सुनवाईको प्रक्रियामा पनि सुधार गर्नुपर्ने सुझाव दिएका छन्। देशभरका झण्डै 2000 कानून व्यवसायले भाग लिएको सम्मेलनले न्यायपालिका लगायत संविधानका अन्य विषयमा आज पनि विरेत छलफल गरी संविधान सभालाई सुझाव दिनेछ। छलफलपछि आउने निष्कर्ष दिउँसो 1 बजे संविधान सभाका अध्यक्ष सुभाष नेमाङ र संविधान सभा अन्तर्गतको संवैधानिक तथा राजनैतिक संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराईलाई बुझाइने उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो। थाइल्याण्डको सैनिक सरकारले 15 महिना अगाडि देशमा चुनाव नहुने बताएको छ। सरकारको नेतृत्व सम्हालेपछि पहिलो पल्ट देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्रमुख प्रायुत चान ओसाले राजनैतिक सहमति र सुधारको लागि समय दिन 1 वर्षभन्दा अगाडि चुनाव नहुने बताउनु भएको हो। उहाँले सरकारलाई सहयोग गर्न र प्रदर्शन रोक्न सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ। सरकारसँग चुनावको दिशामा अघि बढ्नका लागि 1 वर्ष 3 महिनाको समय सीमा रहेको उहाँले बताउनुभयो। उहाँले आपसी द्वन्द्वमा धेरै समय खर्च भएको भन्दै पहिलो चरणमा शुरूका छन्दै 3 महिना मन्त्रीमण्डलसँग मेलमिलाप र संविधानको नयाँ मस्यौदा बनाउन ध्यान केन्द्रित गरिने बताउनुभयो। त्यसपछि दोस्रो चरणमा 1 वर्षसम्म देशका विभिन्न पक्षमा सुधार ल्याउने प्रयास गरिने र त्यसपछि मात्रै चुनाव हुन सक्ने ओचाको भनाइ छ। सेनालाई देशको समस्या समाधानका लागि समय दिन आग्रह गर्दै उहाँले त्यसपछि सेना आफै पछि हट्ने पनि दावी गर्नुभयो। सेनाको प्रतिरोध गर्ने प्रयास गरे, बल प्रयोग गर्ने चेतावनी दिँदै उहाँले विरोध प्रदर्शन भइरहे थाई नागरिकको खुसी फर्काउने प्रक्रिया सुस्त हुने बताउनुभयो। 6 महिनादेखि आन्दोलन चलिरहँदा सेनाले स्थिति नियन्त्रणमा ल्याउन र राजनीतिक सहमति कायम गर्न भन्दै मे 22 तारिकमा सत्ता कब्जा गरेको थियो। र इन्डियन प्रिमियर लिगको सातौं संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्सा बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो क्वालिफायर खेलमा चेन्नई सुपर किङ्सलाई 24 रनले पराजित गर्दै पन्साबले उपाधिका लागि कोलकातासँगै भिडन्त पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा पन्साब कोलकातासँग हारेको थियो। उपाधिसँगै पन्साबलाई पहिलो क्वालिफायरमा बिहेरेको हालको बदला लिने मौका समेत मिलेको छ। उपाधिका लागि भोलि प्रतिस्पर्धा हुनेछ। गैराति भएको दोस्रो क्वालिफायरमा पन्साबले दिएको 227 रनको लक्ष्य पछ्याएको चेन्नईले 202 रन मात्रै बनाउन सक्यो। चेन्नईका लागि सुरेश रैनाले 87 रनको योगदान गरे पनि त्यो जितका लागि प्राप्त भएन। यसअघि टसारेर पहिले ब्याटिङ गरेको पन्साबले वीरेन्द्र सेवागको शतकीय पारीको मद्दलले 226 रनको उच्च स्कोर बनाएको थियो। सेवागले 58 बलमा 8 छक्का र 12 चौकाको मद्दतमा 122 रन बनाए। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुचिता हमाल बिदा भए, नमस्कार।